پھر فرمایا الشہر الحرام بالشہر الحرام، ماہ حرام بدلے ماہ حرام کی. اس کا کیا مطلب ہے؟ عربوں کے ہاں حضرت ابراہیم علیہ السلام کے دور سے ہی کچھ مہینے ایسے تھے کہ جن میں جنگ نہیں ہو سکتی تھی، کیونکہ قافلوں کو حج اور عمرہ پرفارم کرنے کے لیے آنا جانا پڑتا تھا. اب اس کا حل کیا نکالا گیا کہ کیا کیا جائے؟ ہوا یہ کہ اس میں ذیقعد، ذوالحج، محرم اور عمرے کے لیے رجب کا مہینہ خاص کر دیا گیا، ان کو ماہ حرام قرار دیا گیا. ذیقعد، ذوالحج، محرم. ذیقعد سے لے کر محرم تک حج کے لیے قافلے آتے اور جاتے تھے، اور رجب میں عمرہ ہوتا تھا، تو ان مہینوں میں جنگ بند تھی. لیکن عربوں کے ہاں ایک قاعدہ یہ بھی بن چکا تھا کہ جب وہ حرام مہینے میں جنگ کرنا چاہتے تو اپنی مرضی پوری کرنے کے لیے کہتے چلو اس مہینے کو حلال کر لیتے اور حلال مہینے کو حرام بنا لیں گے. اس لیے وہ ان مہینوں میں بھی جنگ کرتے. اب مسلمانوں کے ذہن میں خیال آیا کہ پھر ہم کیا کریں، ہمیں تو حرمت کا پاس رکھنا ہے. تو مسلمانوں کو سکھایا گیا کہ اگر وہ ان مہینوں میں بھی تم سے لڑے تو تمہیں بھی اجازت ہے کہ ان مہینوں میں لڑ لو. یہاں رخصت دے دی گئی، رعایت دے دی گئی. الحرمات قصاص، اور حرمتوں کا بھی بدلہ دیا جائے گا. کس کی حرمتوں کا؟ قافلوں کی، یعنی جو قافلوں کو لوٹیں گے ان سے بدلہ لیا جائے گا. اب آپ دیکھیں کہ قصاص اور ظلم میں فرق ہے. قصاص کیا ہے؟ جو جیسا کرے اس کے ساتھ ویسا ہی کر لیا جائے. اور ظلم کیا ہے؟ کہ کسی کی بات بری لگے تو جواب میں مذاق اڑایا جائے، گالی گلوچ کی جائے، زیادتی کی جائے. اور تیسری شکل عفو درگزر کی ہے، کہ بری لگے بھی تو معاف کر دیا جائے. بدلہ بھی جائز ہے، عفو بھی جائز ہے، لیکن ظلم جائز نہیں. تو یہاں پر میں والحرمات قصاص، بدلہ لے سکتے ہو حرمتوں کا. فمن اعتدى علیکم، جو تم پر زیادتی کرے، فاعتدوا علیہ، تو تم بھی اس کا بدلہ لو. زیادتی کرو نہیں یہاں ہوگا، لفظی ترجمہ تو اگرچہ زیادتی ہے لیکن جواباً اتنا حملہ کر سکتے ہو. بمثل ما اعتدى علیکم، اتنا ہی جتنا اس نے تم پہ زیادتی کی. واتقوا اللہ، اور ڈرو اللہ سے. وعلموا، اور جان لو. ان اللہ مع المتقین، کہ اللہ تقویٰ کرنے والوں کے ساتھ ہے. اللہ کی مدد متقی لوگوں کے ساتھ ہی ہوگی. پھر فرمایا وَأَنفِقُوا فِي سَبِيلِ اللَّهِ، اللہ کی راہ میں خرچ کرو. یہ بھی اقسام البر میں سے ہے، اور خاص طور پر جب دین کے دفاع کا موقع ہو تو اس میں اپنا مال بھی لگاؤ. مال کو صرف ذاتی فائدے کے لیے خرچ کرنا ناپسندیدہ ہے. یعنی ذاتی فائدوں کے لیے مال خرچ کیا جا سکتا ہے، لیکن صرف ذاتی فائدے، صرف اپنی ذات، تو یہ انسان کے لیے نقصان کا سبب ہو سکتا ہے. اسی لیے فرمایا وَأَنفِقُوا فِي سَبِيلِ اللَّهِ وَلَا تُلْقُوا بِأَيْدِيكُمْ إِلَى التَّهْلُكَةِ، اور مت ڈالو اپنے ہاتھوں سے اپنے آپ کو ہلاکت میں. تو مراد اس سے کیا ہے؟ ہلاکت کہاں ہے؟ اللہ کی راہ میں نہ دینا بھی ہلاکت کا سبب ہے، حد سے زیادہ خرچ کرنا بھی ہلاکت کا سبب ہے، اسراف. جہاد نہ کرنا بھی، یا جہاد کے لیے خرچ نہ کرنا بھی ہلاکت ہے. وَأَحْسِنُوا، اور احسان کیا کرو، یعنی خرچ کرتے وقت دوسرے کو اس کے حق سے زیادہ دیا کرو. اِنَّ اللَّهَ يُحِبُّ الْمُحْسِنِينَ، بے شک اللہ محبت رکھتا ہے محسنین سے. پیچھے کیا فرمایا؟ معتدین سے محبت نہیں رکھتے، یہاں پر میں محسنین سے محبت رکھتے ہیں، کہ جو حق سے زیادہ دینے والے ہوں، نہ کہ زیادتی کرنے والے. وَأَتِمُّ الْحَجَّ وَالْعُمْرَةَ لِلَّهِ، اور نیکی کی قسم کیا ہے؟ حج اور عمرہ اللہ کے لیے کیا کرو اور پورا کیا کرو. ایک ایک لفظ کے اندر کئی کئی باتیں چھپی ہوئی ہیں. اتمو، پورا کرو، تمام کرو. اس سے معنی کیا ہے؟ کہ جو شخص حج اور عمرے کی نیت کر لے اسے وہ پورا کرنا پڑے گا، نہ کر سکے تو کفارہ دینا ہوگا اور قضا بھی دینی ہوگی. جیسے نماز آپ نہیں پڑھ رہے، نفل تو نہیں پڑھے، لیکن اگر آپ نے شروع کر کے توڑ دیا تو آپ کو دوبارہ وہ پڑھنی پڑے گی، اس کی قضا دینی پڑے گی. بات یہ ہے کہ عربوں کے ہاں حج ایک میلہ بن گیا تھا. حج کیا تھا؟ ایک تجارتی میلہ. اس کی کوئی روح باقی نہیں رہی تھی، اتنا تو نہیں لیکن کافی حد تک ہمارے ہاں بھی یہ بس ایک اکٹھ بھیڑ ہی ہو گئی ہے. وہ مقاصد نہیں پورے ہو رہے جو حج کے اصل میں ہیں. تو اہل عرب کو احساس دلایا کہ جو مسلمان ہو گئے ہو، اب تمہارا طرز عمل مختلف ہونا چاہیے، तुम्हें लिल्ला अल्लाह के लिए हज करना चाहिए पूरी रूहानियत के साथ, और इसी तरह उमरा को भी। फ इन अहसर तुम, फिर अगर तुम घेर लिए जाओ यानी हज पे ना जा सको, एहराम पहन के घर से निकल के रस्ते में रोक लिए गए, मसलन यहां से आप चले गए जद्दा में, जब पासपोर्ट दिखा रहे थे तो उन्होंने वहां से वापस कर दिया कि चले जाओ नहीं जा सकते, अब क्या करें, घर आ जाए, आना ही पड़ेगा और तो कुछ नहीं, आना या जेल जाना पड़ता। ये इस दौर में समझने के लिए बात बता रही हूँ, इसे और तो कोई रुकावट नहीं होती, या ये है कि खुदा ना खास्ता किसी का जहाज वहां जाने की जगह कहीं और उतार लिया जाए, अल्लाह ना करे ना करे। ये मैं इसलिए नहीं कह रही कि ऐसा हो, इसलिए कह रही हूँ कि ये पॉसिबल रुकावटें हो सकती हैं। तो हुक्म तो मालूम होना चाहिए ना कि फिर करें कि आप ऐसी कोई रुकावट आ गई। वह अतिमुल हज वल उमरा लिल्लाह, फइन अहसरतुम, घेर लिया गए तो अब क्या, फमस्तैसर मिनल हदी, तो जो मयस्सर आए कुर्बानी में से, यानी कुर्बानी दे दो। हदी कहते हैं कुर्बानी को, एक जानवर जैसे बकरा वगैरह या बड़े जानवर का सातवां हिस्सा। अब देखें कि हज तो फर्ज होता है लेकिन उमरा तो फर्ज नहीं होता, तो फिर क्या करें, अगर नियत कर ले तो वो भी फर्ज हो जाता है, जैसे नफल नमाज नियत कर ले तो फर्ज होगी कि इसे पूरी की जाए। ये नहीं कि मसलन आपने नफल शुरू किए, एक रकत पढ़ी तो आपने, कोई आ गया तो आपके, अच्छा चलो तोड़ो नमाज छोड़ो, पड़े नफल ही थे ना, खैर है अब क्या पढ़ने, ऐसे नहीं कर सकते आप, आपको पूरे करने हैं, या अभी करने अगर तोड़ बैठे किसी वजह से तो दोबारा पढ़ लें। इसी तरह उमरा नफल है लेकिन अगर आपने एहराम पहन लिया और निकल गए और रोक लिए गए तो फर्ज है, अब इसकी कजा देनी होगी। इसकी दलील क्या है, नबी सल्लल्लाहु अलैहि वसल्लम जब सुलह हुदैबिया के साल उमरा न कर सके तो अगले साल उन्होंने उमरातुल कज़ा किया। इसीलिए एहराम बांधते हुए ये नियत कर ली जानी चाहिए कि वह महिली मिनल अर्द हैसु तहतद सुनी, कि मेरा हलाल होना वहां होगा जहां मुझे रोक लिया जाए, यानी जहां मुझे रोक लिया जाएगा वहां से मैं हलाल हो जाऊंगा। तो क्या हुक्म है, कुर्बानी करो, वला तहलिकु रुउसकुम हत्ता यबलुग अलहदियु महिल्ला, और मत मुंदवाओ अपने सरों को यहाँ तक कि कुर्बानी अपनी हलालगाह को पहुंच जाए। इससे एक और बात पता चलती, कुर्बानी वापस पाकिस्तान आके नहीं करनी आपने, या अपने घर में नहीं कुर्बानी ये हो सकती, ये कुर्बानी कहाँ होगी, खुद नहीं जा सके कुर्बानी के जानवर भेजो, वहां जाके करवाओ, यानी उन जानवरों को आगे भेज दो। अब आज के दौर में तो जानवर जहाज के साथ नहीं ले जाएंगे, तो फिर क्या होता है, वहीं पर आप किसी को टेलीफोन कर सकते हैं, किसी कंपनी को कह सकते हैं कि ये हम पैसे ड्राफ्ट भेज रहे हैं, हमारे इससे कोई जैसे शरकत तो राज ही है, वो लोगों से पैसे लेके कुर्बानियां उनकी कर देते हैं, तो वो वहां कुर्बानी करा दे मीना के अंदर। ये रिचुअल है ना, इसलिए पाबंदी कि वहीं कुर्बानी हो। वला तहलिकु रुउसकुम हत्ता यबलुग अलहदियु महिल्ला, और सर नहीं मुंडवाना उस वक्त तक जब तक के कुर्बानी हो ना जाए, अपनी जगह ना पहुंच जाए। फिर क्या है, फमन कान मिनकुम मरीजन, जो कोई बीमार हो जाए, औ बिही अज़म मिन रअसिही, या उसके सर में कोई तकलीफ हो जाए कि सर मुंडवा ही नहीं सकता, कोई जख्म हो गया, चोट लग गई, फट गया, तो अब क्या करे, फ़िदयतुन मिन सियामिन, रोजे से फिदिया दे, औ सदकतिन, या सदका करे, औ नुसुकिन, या कुर्बानी करे। अब यहां तो कुरान में कोई नहीं लिखा हुआ कि कितने रोजे रखे, अगर अमल करें कुरान पे कभी। लोग कहते हैं हदीस दीन में इख्तलाफ पैदा कर, कहते हैं ना, मैंने तो बहुत दफा ये बात सुनी, लोग कहते हैं अगर सब लोग सिर्फ कुरान को पढ़ें तो कोई इख्तलाफ नहीं होगा, इख्तलाफ शुरू होता है जब लोग अपने अपने मसले निकालते हैं। हाँ अपने अपने निकालें तो होता है, लेकिन अगर सब लोग सुन्नत के मुताबिक चीज ले लें तो नहीं होता। मसलन अब आपने रोजे रखने हैं, आप छोड़े हदीस को एक तरफ रखें, अब सब जरा बताएं कितने रखने चाहिए, क्या अगर हर एक का जवाब अलग अलग ना हो तो इख्तलाफ हुआ या नहीं, ये तो ज्यादा इख्तलाफ का सबब है। तो इस्लाम के बहुत से अहकाम नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनका हल पेश कर दिया कि ये लो इस तरह कर लो, झगड़ा खत्म हो गया। क्योंकि कुरान में भी आता ना, इन तनाजा तुम फी शयइन फरुद्दू इलल्लाह व रसूल, अगर झगड़ा हो जाए किसी चीज में तो अल्लाह और रसूल की तरफ लौटा दो, तीसरा किसी और का नाम नहीं लिया गया कि किसी और की तरफ लौटाओ, यानी दीन के मामलात में, दुनिया नहीं दीन के मामलात में, इबादात वगैरह में। हाँ कुछ चीजें ऐसी हैं कि जहां उन्होंने भी खामोशी इख्तियार की, फिर हम पे छोड़ दिया, अच्छा अब देखते हैं क्या होता है। यही चीजें हमारा टेस्ट है, इनमें इश्तेहाद होगा उस इख्तलाफ को बर्दाश्त करना होगा। ताकि दीन में एक वुसअत आए, खूबसूरती आए। और इसी टेस्ट में हम लोग नाकाम हो रहे हैं। क्या हम सब मुसलमान जो मसलन इस शहर में रहते हैं मुसलमान नहीं? सब कलमा पढ़ते हैं ना, सब कहते हैं अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूल। अगर वैसे ना भी कहें तो अजान में सुनते हैं ना रोज, उसका जवाब देते हैं ना, उसका जवाब क्या है? अशहदु अल्ला इलाहा इल्लल्लाह का, अशहदु अल्ला इलाहा इल्लल्लाह। सबको जवाब में ये कहना पड़ता है। फिर क्या वजह है कि आपस में नफरतें हैं? सब नमाज पढ़ते हैं, किधर मुंह करते हैं? सब उधर ही मुंह करते हैं। फिर इख्तलाफ क्यों है, मुखालफत क्यों? इख्तलाफ तो होगा, मुखालफत क्यों है? इख्तलाफ क्या है? मसलन एक अगली सब में खड़ा है, पिछली में खड़ा है, एक दाएं खड़ा है एक बाएं, लेकिन मुखालफत क्या है कि अगले वाले पिछलों को बुरा कहें, पिछले वाले अगलों को कहें, दाएं वाले बाएं को, बाएं वाले मशरक और मगरब की तरफ खींचे। मशरक वाल मगरब, ये कोई बड़ी बात नहीं है, है? बात यह है कि ये हमारी आजमाइश है, इम्तिहान है, कि ये छोटे छोटे फिकही मसलकों के इख्तलाफ गवारा कर लें। जो जो करना चाहता है ना करने दे, उसकी टांग ना खींचे, उसको अपने ऊपर ला के इधर ही पक्का करने की कोशिश ना करे कि नहीं जब तक तुम ये नहीं करोगे तो तुम तो मुसलमान नहीं। ये जो कुफर के फतवे लग रहे हैं ना, ये इन्हीं चीजों पे लग रहे हैं। क्या अल्लाह ये नहीं कर सकता था कि जिन चीजों में इश्तिहादी इख्तलाफ है उनमें भी एक वर्डिक्ट एक कानून दे देते ये कर लो? कर सकता था ना, लेकिन उसने नहीं किया। इसलिए अगर हर चीज में कानून बना दिया जाए चलना दूभर हो जाए, अगर सड़क के ऊपर हर एक गाड़ी के लिए लाइनें खींच दी जाए कि बस इस बारीक लाइन के अंदर तुमने रहना, देखें कितनी मुश्किल हो जाए ड्राइविंग। अगर आपको कहीं चलने के लिए एक लकीर खींच दी जाए कि इस लकीर के फकीर बन जाओ, बस इसके ऊपर ही पांव रखना है तो आप गिरने लग जाए, मुसीबत हो जाए चलना। तो अल्लाह ताला ने हमें बहुत सी चीजों में जरा सहूलत दे दी कि चलो कुछ ये कर लें कुछ वो कर लें, वुसअत रख दी। अब जैसे नमाज के औकात में कितनी वुसअत है, फजर का वक्त ऐसा तो नहीं कि 5 मिनट के अंदर शुरू और 5 में खत्म, नहीं। जोहर का वक्त कितना लंबा वक्त होता है। अब कोई शख्स अगर पहले वक्त में पढ़ रहा है और दूसरा दूसरे में, तो दोनों एक दूसरे से लड़ने खड़े हो जाए, लड़ना चाहिए उनको? नहीं, ये वुसअत तो अल्लाह ने खुद रखी है। तो जो वुसअतें अल्लाह ने रख दी उनको रखो और उनकी बिना पर मत झगड़ो। तो मैं यहाँ ये बताने में चाह रही थी कि अगर हर कोई खुद फैसला करने लगे कि कितने रोजे रखे, कितना सदका दें, कितनी कुर्बानियां करें, तो नहीं हम फैसला कर सकते। लिहाजा हमें कहाँ देखना होगा? नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ, कि आपने क्या फरमाया। हदीस में वजाहत है, 3 रोजे, 6 मिस्कीनों का खाना, आधा सा गंदम, निस्सा, सा कहते पैमाना है गंदम। रोजों के अलावा दूसरे 2 फिदियों में कुछ इख्तलाफ है। बास के ख्याल में मक्का में, यानी मक्का के अंदर और बास के नजदीक क्या है, किसी भी जगह हो सकते हैं। अच्छा चलिए, मिन सियाम रोजा कितना, 3, सदका निस्सा गंदम, नुसुक कुर्बानी, यानी एक जानवर कुर्बान करना, इसमें एक बकरी का हुक्म है। और नुसुक क्या है, नसीका की जमा है। उस कुर्बानी के जानवर को कहते हैं जो तकर्रुब अल्लाह के लिए की जाए। एक तो नहीं आपके बाजार में स्लॉटर किए हुए बकरे पड़े होते हैं, तो ये अल्लाह की खातिर थोड़ी किए होते हैं, ये तो वैसे खाने के लिए किए होते हैं। तो जो अल्लाह के लिए किया जाए उसको नसीका बोलते हैं, नसीका, उसकी जमा है नुसुक। हदी कुर्बानी का जानवर जो जबा के लिए बैतुल्लाह भेजा जाए उसको हदी बोलते हैं, खा ऊँट हो गाय या भेड़ जो भी। फइज़ा अमिनतुम, फिर जब तुम अमन में आ जाओ। फमन तमत्ता बिल उम्रत इलल हज, तो जो फायदा उठाना चाहे उम्रे का हज तक, यानी उम्रा और हज एक सफर में करना चाहे। फमस्तैसर मिनल हज, तो जो मयस्सर आए कुर्बानी में से वो कर ले, यानी हज पर कुर्बानी करनी होगी। लेकिन कौन से हज पर? हज तमत्तो पर। याद रखें, हज तमत्तो और किरान में कुर्बानी है, इफराद में कुर्बानी वाजिब नहीं। आते हैं कि वो क्या होता है, वही क्यों ना कर लें, वो आप नहीं कर सकते, वो मक्का वाले किया करते हैं जी। फमल्लम ये जिद फसयाम सलासती अय्यामिन, तो जिसको अब कुर्बानी ना मिले वो क्या करे, दे ही नहीं सकता, गरीब आदमी है, मयस्सर ही नहीं, 3 रोजे रख ले। फिलहज हज के दिनों में, ये कौन से अय्याम है हज, यानी पहली जिलहज से लेकर 9 तक। वो सब आतिन इजार जातुम, और 7 जब तुम वापस घर आ जाओ, अपने मुल्क आ जाओ। तिलका शरतन कामिला, ये 10 मुकम्मल हुए। زالے کا یہ حکم لمن واسطے اس کے ہے جو لم نہ یکن ہو اہلہ اس کے گھر والے حاضر المسجد الحرام مسجد حرام کے قریب, جن لوگوں کا گھر مسجد حرام یعنی مکہ میں نہ ہو, یہ حکم ان کے لیے ہے. جو مکہ میں ہو وہ کیا کر سکتے ہیں؟ ان کے لیے خالی حج ہے, قربانی نہیں ہے. وہ قربانی تو صاحب حیثیت ہی دے گا نا, لیکن جو یہاں سے حج کرنے کو جائے گا اسے قربانی کا بھی ساتھ انتظام کرنا ہوگا. وَاتَّقُوا اللَّهَ, پھر فرمایا اللہ سے ڈرو. ہر حکم کے آخر میں وَاتَّقُوا اللَّهَ ہے, کتنا دہرایا تقویٰ. وَعْلَمُوا, اور جان لو, علم حاصل کرو. کس بات کا علم؟ کہ ان اللہ شدید العقاب, اللہ سخت بدلہ لینے والا, سخت سزا دینے والا, کہ حج کے احکام کی خلاف ورزی اگر کی تو ثواب کی بجائے عذاب ہوگا. کچھ سوالات ہیں. اعتکاف کے بارے میں کسی نے سوال کیا ہے کہ مردوں اور عورتوں دونوں کے لیے مسجد ہی کا لفظ آیا ہے قرآن پاک میں, اور آپ نے عورتوں کو گھر میں کرنے کے لیے نہیں کہا. بنیادی طور پر حکم یہی ہے کہ مسجد ہی میں اعتکاف ہوتا ہے, لیکن بات یہ ہے کہ اگر کہیں پر کوئی جگہ ہے ہی نہیں عورتوں کے لیے مسجد میں, تو پھر کیا بالکل ہی وہ اس کے اجر و ثواب سے محروم ہو جائیں؟ تو ایسی صورت میں نہ کرنے سے بہتر ہے کہ کسی گھر کے ہی کونے میں بیٹھ جائیں, مگر اصل ثواب تو یا مسنون اعتکاف جو ہے وہ تو اسی وقت ہی ہوگا جب اس کی شرائط پوری ہوں گی. قربانی کیا چیز ہے اور کس کے لیے واجب ہے اور کس کو کرنی چاہیے, اس کے لیے کیا شرائط ہیں؟ قربانی کا لفظ جو ہے یہ قرب سے نکلا ہے. قربانی کس لیے کی جاتی ہے؟ اللہ تعالیٰ کا قرب حاصل کرنے کے لیے, اللہ تعالیٰ سے اپنی محبت کا اظہار کرنے کے لیے. اچھا مجھے یہ بتائیے کہ جب آپ نے کسی سے محبت کا اظہار کرنا ہو اور اس کے لیے کوئی تحفہ خریدنا ہو تو اس کے لیے کیا شرائط ہونی چاہیے؟ کیا شرائط ہونی چاہیے آپ کے پاس؟ کہ آپ کے پاس 7.5 تولے سونا ہونا چاہیے, تب آپ کسی کے لیے تحفہ خرید سکتے ہیں, اور آپ کے نام ایک پلاٹ ہونا چاہیے, تب آپ کسی سے محبت کا اظہار کر سکتے ہیں. یہ جو قربانی ہے نا, اس کے بارے میں میں نے جتنا بھی پڑھا کہ مجھے کہیں سے پتا چلے کسی آیت سے کسی حدیث سے کہ کس کے اوپر یہ واجب ہے, اس کی کوئی دلیل نہیں مجھے ملی کہ جس کے پاس اتنا سونا یا چاندی ہے یا اتنی زمین ہے یا اتنے پیسے ہیں وہ قربانی ضرور کرے, یہ نہیں کہیں لکھا ہوا. تو پتہ پھر کیا چلتا ہے؟ مثلا نبی صلی اللہ علیہ وسلم کے نام کتنے پلاٹ تھے, لیکن آپ ہر سال قربانی کرتے تھے. پھر اسی طرح آپ نے اپنی طرف سے بھی کی, اپنی ازواج کی طرف سے بھی کی, حضرت ابراہیم کی طرف سے بھی کی. تو اس سے کیا پتہ چلتا ہے؟ کہ یہ دراصل محبت کا ایک اظہار ہے. اس کے لیے شرط نہیں ہے کہ آپ کے پاس کتنا گولڈ ہو یا کتنی چیزیں ہو, دیکھنا یہ ہے کہ آپ اپنی روزمرہ ضروریات پوری کرنے کے بعد اپنے رب کے لیے کیا قربانی کر سکتے ہیں, کیا نذرانہ دے سکتے ہیں, کیا چیز پیش کر سکتے ہیں. بکرا دے سکتے ہیں یا بھیڑ دے سکتے ہیں یا گائے یا اونٹ میں حصہ ڈال سکتے ہیں, آپ کس کے قابل ہیں. اگر ہیں تو ٹھیک ہے. اس کے لیے یہ بھی نہیں کہ بچے کی طرف سے دی جائے یا نہ دی جائے, عورت کی طرف سے دی جائے یا نہ دی جائے, عورت خود کرے یا شوہر کرے, یہ سب مسئلے کیا ہیں دراصل؟ ان سب کا جواب کیا ہے؟ محبت کا اظہار, اللہ کے قرب پانے کی تمنا. جس کے اندر ہوگی وہ کچھ بھی کرے گا, اور جس کے پاس حیثیت نہیں لیکن اس کے اندر تڑپ ہے تو بھی اس کا اظہار ہو جائے گا. ٹھیک ہے نا؟ یہ بھی شرط نہیں کہ گھر کے ہر شخص کی طرف سے ہو, اور یہ بھی ہو سکتا ہے کہ ایک قربانی پورے گھر والوں کی طرف سے ہو جائے, اور یہ بھی ہو سکتا ہے کہ ایک شخص اپنی طرف سے دو دے دے. ایک شخص ایک بکرا بھی کر سکتا ہے اور ایک گائے بھی اپنی طرف سے کر سکتا ہے جس میں 7 حصے ہوتے ہیں. اٹ ڈیپینڈ کہ آپ کر کیا سکتے. مثلا دو لوگوں کی تنخواہ ایک جتنی ہے, لیکن ہو سکتا ہے کہ دونوں کے بچوں میں فرق ہو یا ان کے اخراجات میں فرق ہو. ایک شخص افورڈ ہی نہیں کر سکتا, دوسرا اسی تنخواہ میں سے افورڈ کر سکتا ہے. تو یہاں جو آپ کے حالات ہیں اور جو آپ کی ضروریات ہیں یا مجبوریاں ہیں, ان کو سامنے رکھ کر اپنے دل سے فیصلہ کریں کہ آپ کس قابل ہیں. یہ فیصلہ آپ پہ چھوڑا گیا ہے, ٹھیک ہے نا؟ اس کے لیے کسی کو مجبور نہیں کیا جائے گا. اگر کوئی مقروض ہے تو اس پہ بھی لازم نہیں ہے, اسے چاہیے کہ قربانی والے پیسوں سے اپنا قرض اتارے پہلے. دیکھے نا, एक मकरूज शख्स जो है वो तोहफे में क्या देगा? उसको तो ये है कि पहले अपना कर्जा उतारे। अगर हम कुर्बानी की इस्तेआत नहीं रखते तो हम वैसे ही इन दिनों में कुछ ना कुछ अपनी हैसियत के मुताबिक सदका खैरात कर दें। किसी लिखा है कि मुख्तलिफ इदारों की तरफ से उनके इदारे में काम करने के लिए या दफ्तर में ही काम करने के लिए कापी या पेंसिलें या पेन वगैरह दिए जाते हैं, लोग वो चीजें अपने घर वालों और दोस्तों में तकसीम कर देते हैं। ये भी बातिल तरीके से माल खाने की एक मिसाल है। अगर किसी का पेन हमारे पास आज सुस्ती की वजह से वापस ना किया हो, अब जब याद ना हो कि किसका है तो ऐसी सूरत में क्या करना चाहिए? किसी और को दे दे, खुद ना इस्तेमाल करे, किसी जरूरतमंद को दे दे। अगर किसी अजीज की डेथ हो जाए और उसके बारे में अच्छा ख्वाब ना देखे तो उसके लिए क्या करना चाहिए? उसकी औलाद को बताना चाहिए? अजाब में कमी के लिए क्या चीज ज्यादा फायदा मंद होगी? एक तो ये कि उस ख्वाब का जिक्र ना करे किसी से। अगर किसी का हक मारा है उस शख्स ने, तो उसके जो वरसा है उनमें से किसी को इस पर तवज्जो दिलाई जा सकती। बाज़ुकत ऐसा होता है ना, जैसे असलह बैनहुम की बात पढ़ चुके हैं आप, इसको आप यूँ देखिए कि एक शख्स सारी जिंदगी नेक लोगों के काम करता है, बहुत नेक है, उसने नमाजें भी पूरी पढ़ी, सबके खराब भी खूब किए, लेकिन मरने से पहले वसीयत गलत करता है, हकदारों को हक से महरूम कर जाता है। तो आपको मालूम है कि ऐसे शख्स के लिए क्या है? उसके लिए जन्नत हराम हो जाती। यानी वसीयत में कोताही करना या गलत वसीयत करना इंसान की अपनी सारी नेकियों को बर्बाद कर देता है। तो हो सकता है कि उस वजह से किसी को कोई ऐसा ख्वाब आया हो, या बसा औकात कोई और ऐसी चीज हो सकती है किसी के अमल में जो दूसरे को पता ना हो। तो अगर तो ख्वाब में क्लियर इंडिकेशन है किसी के हक की, तो उसका हक दिलवा देना चाहिए, सबसे बड़ी नेकी है। यानी किसी का हक मारा है मरने वाले ने, तो उसका हक दिलवा दे। लेकिन अगर जनरली कोई ऐसी बात नहीं पता चलती, ख्वाब ऐसी वेग सा है, तो उस सूरत में उसकी तरफ से सदका खैरात करें, उसके लिए कसरत से दुआ करें। तो ये दो चीजें उसके अजाब में इंशाल्लाह तकलीफ का सबब होंगी। व आखिर दावाना अन अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।